اللهم صل على محمد وعلى آل محمد. رسول امین خاتم المرسلین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں ہے یہ اپنا عقیدہ بسد کو یقین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین دست قدرت نے بنایا تجھے جملہ اوصاف سے خود سجایا تجھے دست قدرت نے ایسا بنایا تجھے جملہ صاف سے خود سجایا تجھے اے ازل کے حسین اے ابد کے حسین اے ازل کے حسین اے ابد کے حسین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے ازل کے حسین اے ابد کے حسین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین. بزم کونین پہلے سجائی گئی پھر تیری ذات منظر پہ لائی گئی بزم کونین سجائی گئی پھر تیری ذات منظر پہ لائی گئی سید الاولین سید الآخرین سید الاولین سید الآخرین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں سید الاولین سید الآخرین تجھ سا کوئی نہیں تجھ سا کوئی نہیں اے رسول امین سدرۃ المنتہا رہے گزر میں تیری तौबा का सैन गए दे सफर में तेरी सिदरतुल मुंतहा रहे गुजर में तेरी काबा का सैन गए दे सफर में तेरी तू है रब के करीम रब है तेरे करीम तू है रब के करीम रब है तेरे करीम तुझसा कोई नहीं तुझसा को ही नहीं तू है रब के करीम रब है तेरे करीम तुझसा कोई नहीं तुझसा कोई नहीं ए रसूले अमीन मुस्तफा मुज्तबा तेरी मद हो सरा मेरे बस मुस्तफा मुज्तबा तेरी मद हो सरा मेरे बस में नहीं दस्तरस में नहीं मुस्तफा मुज्तबा तेरी मद हो सरा मेरे बस नहीं दस्तरस में नहीं दिल को हिम्मत नहीं लब को यारा नहीं दिल को हिम्मत नहीं लब को यारा नहीं तुझसा कोई नहीं तुझसा कोई नहीं दिल को हिम्मत नहीं लब को यारा नहीं तुझसा कोई नहीं तुझसा कोई नहीं ए रसूले अमीन खातमुल मुरसली तुझसा कोई नहीं तुझसा कोई नहीं है ये अपना अकीदा बसिद को यकीन तुझसा कोई नहीं तुझसा कोई नहीं ए रसूले अमीन।